नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगासँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनवाई विशेष समितिको बैठक बसिरहेको छ। बिहान 8 बजेदेखि जारी बैठकमा न्याय परिषदले सिफारिश गरेका 8 न्यायाधीश विरूद्ध परेका उचेरीमाथि छलफल भइरहेको छ। बैठकमा सभासदहरूले न्याय परिषदको निर्णय नै शंकास्पद रहेको भन्दै त्यही फिर्ता पठाउनुपर्ने बताएका छन्। विवादित बनेको सिफारिश प्रक्रियालाई कसरी अघि बढ़ाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। विवादमा परेका न्यायाधीशहरूलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनाउन नहुनेमा सत्तारूढ़ एमाले र विपक्षी एकीकृत नेकपा माओवादीको एकमत छ भने कंग्रेसले प्रक्रियागत रूपमा आएका विषयमा धेरै टिक्का टिप्पणी गर्न जरूरी नभएको प्रतिक्रिया दिएको छ। न्याय परिषदले सिफारिश गरेका 8 न्यायाधीशका बारेमा परिषदमा एकमत नभएको उनीहरूको कार्य विवादित रहेको भन्दै स्थायी न्यायाधीशमा नियुक्त नगर्न दबाव बढ़ेको छ। समितिमा परेका उचेरीको अध्ययन र सुनवाई प्रक्रिया तय गरेपछि समितिले प्रस्तावित न्यायाधीशहरूको सुनवाई गर्नेछ। संविधान सभा अन्तर्गतका 2 समितिको बैठक आज बस्दैछ। संविधान अभिलेख अध्ययन तथा निकोल समिति र मसौदा समितिको बैठक छुट्टा छुट्टै बस्न लागेको हो। निकोल समितिको बैठकमा सभासद रविन्द्र अधिकारी नेतृत्वमा रहेको उपसमितिले दिएको प्रतिवेदनमाथि छलफल गरी संविधान सभामा पठाउने बताइएको छ भने मसौदा समितिले मसौदा तयार पार्ने विषयमा विज्ञको सुझाव लिनेछ। आजको बैठकमा 2 संविधानविदले सुझाव दिनेछन्। नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानको परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री सेइजी किहाराले नेपालको विकास प्रयासमा आफ्नो मुलुकको सहयोग निरन्तर रहने बताउनु भएको छ। प्रधानमन्त्री सुशील कोइरालाको कार्यकक्षमा आज बिहान भएको भेटवार्तापछि संचारकर्मीसँग कुरा गर्दै उपमन्त्री किहाराले नेपाललाई अनुदान लगायत सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो। संविधान लेखनमा भएको प्रगति तथा प्रजातन्त्रको शुद्धिकरणका बारेमा पनि छलफल भएको जानकारी दिँदै उहाँले ती दुवै क्षेत्रमा जापानको सहयोग एवं समर्थन रहने बताउनुभयो। कोइराला र सेइजी बीचको भेटमा आपसी हित तथा आर्थिक सहयोग लगायतका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी एसिया महासंघका प्रमुख अम्बिका देवी लोइटेलले जानकारी दिनुभयो। मेरो रेडक्रस कथा भन्ने नाराका साथ विश्व रेडक्रस दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदिन्छ। रेडक्रस सोसाइटीका संस्थापक जा हेनरी ड्युनाकको सम्झनामा हरेक वर्ष मे 8 तारीकका दिन यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय मानवता सहायता मानव जीवन र स्वास्थ्यको रक्षा सबैप्रति आदर र विपदलाई कम गर्ने उद्देश्यका साथ स्थापना भएको यो संस्थामा अहिले विश्वका झण्डै 2 करोड़ मानिस स्वयंसेवकका रूपमा कार्यरत छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस समर्थित प्रदर्शनकारीहरूलाई युक्रेनमा गर्न लागेको जनमत संग्रह स्थगित गर्न आग्रह गरेका छन्। जनमत संग्रह स्थगित गरीमा वार्ताका लागि वातावरण बन्ने र युक्रेनमा जारी संकट अन्त्य गर्न पनि सहयोग पुग्ने उहाँको भनाइ छ। युरोपेली सहयोग नियोग अर्गनाइजेशन फर सेक्युरिटी एण्ड को अपरेशनका प्रमुख संघको कुराकानीका बारेमा जानकारी दिँदै पुटिनले आफूले युक्रेनको चुनावको बारेमा छलफल गरेको बताउनुभयो। पुटिनको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि रूसले युक्रेनलाई हेर्ने नीति बदलिएको विश्लेषकहरूको भनाइ छ। उता युक्रेनका अधिकारीहरूले भने पुटिनको अभिव्यक्तिमा कुनै तोक नभएको प्रतिक्रिया दिएका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा राजस्थान 7 खेलबाट 10 अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ भने राजस्थान भन्दा 1 खेल कम खेलेको हैदराबाद 4 अंकका साथ 7 स्थानमा छ। राजस्थानले आजको खेल जिते अंक तालिकामा कुनै पनि आउने छैन भने हैदराबादले जिते ओ 1 स्थानमाथि उक्लनेछ। खेल बेलुका सुबह 8 बजेपछि अहमदाबादमा हुनेछ। यस्तै वेस्ट इन्डिज इलेभेन पन्जाब हुन अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गैराती भएको खेलमा चेन्नई सुपर किङ्सलाई 44 रनले पराजित गर्दै पन्जाब शीर्ष स्थानमा उक्लिएको हो। जितका लागि पाएको 232 रनको चुनौती पछ्याएको चेन्नईले निर्धारित ओभरमा 187 रन मात्रै बनाउन सक्यो। म्याक्स बेलको 90 रनको मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले 4 विकेट गुमाएर 231 रन बनाएको थियो। पन्जाबले बनाएको यो स्कोर चारैलेगको उच्च स्कोर पनि हो। पन्जाबलाई उच्च स्कोर बनाउन क्रममा म्याक्स बेलले 38 बलको सामना गर्दै 8 छक्का र 6 चौकाको मद्दतमा 90 रन बनाएका हुन्। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुचिता हमाल बिदा भए, नमस्कार।